www.attableek.com, The Reviver of Iman. Who's the book of the Jannah? It is around the Christian. It is around the Fatih. It doesn't matter. It doesn't matter. It's around the Fatih. It's when our Fatih is here. It is really the Fatih. جنابی کے نماز میں نفیس مجھے انتخاب ہے نفیس انتخاب ہے تو اس نے جنابی کے نماز میں شرکت کی میں وہاں کیا نہیں ہر چیز کی ایک حد ہے باپ کا جنازہ ہوا انہیں کے نماز میں نبی کو تھا نوازی جب پر نفیس تھا آپ کو دے رہے باپ کے جنازہ ہے اور نفل کا احتکاب ہے اس کے جانب کیا ہے یہ بہت دشمن آپ کو بھی توڑ بڑے ہیں ہر احتکاب نہیں مقبول باہر میں جاتے واضح میں ہے جو موقع ہے جو نفل احتکاب ہے اس میں جانب کیا ہے تمہیں آپ مفتی نے آپ نے سب چیزیں جو پہلی چیز یہ چلی آتی ہیں اسی پر چلا دیتے ہیں پر لکی کے پکی پھر ترجمہ کر دینا ہی ان شاء اللہ داخل ہوگا مشن سے بڑوں ہاتھ بسم اللہ الرحمن الرحیم اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم بچن سے بڑوں ہاتھ برقمری کا تناہ بن نہا لا چلتا ہے خدا کا کرام چلے شاندار کرام ہے نہیں شاندار کرام بچن سے خدا کہا قسم ہے سورج کی اور اس کے دھوپ چاندنے کی اور چاند کی جب آگے اس کے پیچھے سورج کے پیچھے اور دن کی جب اس کو روشن کرے اور رات کی جب اس کو ڈھانپ دے دے سب کو سمجھ آئے لیکن تصویر کہاں لیکن ہے جتنی قسمیں اللہ نے کھائی ہیں ان کی کسی چیز پر اتنی قسم نہیں کھائی تو آگے ان کو مضمون آ رہا ہے اس سے اس کی اہمیت کا اندازہ ہوا بتی وجہ سے تبھی اس کے بعد نہیں لیکن جو آگے مضمون ہو رہا ہے وہ علامہ آپ نے بد افرا من پر کہا بد افر اس کے لیے اتنی قسمیں کھائی ہیں جب بھی ہم لوگ بھی اپنی دیں گے ہم کو پتا کس سے بھی نہیں اللہ قسم کھا کر کے کہہ رہا ہم تو کہہ رہے نہیں ہم اپنے اپنے سلا سے اور خدمت سے ہم پناہ حاصل کر لیں گے نہیں پڑھ قسم ہے سورج اور اسے دھوپ چڑھنے کی اور چاند کی جب آوے اس کے پیچھے اور دن کی جب اس کو روشن کر دے اور رات کی جب اس کو ڈھانپ دے خدا قسم کھا رہا جتنی بڑی بات بعض لوگوں نے کہا کہ تعجب ہوتا ہے کہ اللہ تعالیٰ بیان کر رہے ہیں کہ کن لوگوں کے لیے قسمیں کھا رہی ہیں کیا کوئی اللہ کو بات نہیں مانے گا اتنا موقف کرنا تھا جتنا بتانے کا سب آیا تاکہ لوگ ذہن میں آوے جتنا موقع مضمون آگے آ رہا ہے اس سے بڑی کل تصور ملتا ہوں بل آج دیو ماتا بولا سے ما چل رہا فعال ہمارا سمجھ بھی اس کو بھیٹائے بھیٹائی کی اور بیج جلنے کی مراد وہ جب کسی اس کو سنوارا اور نہ مرا سنا جس نے اس کو کھا بھی لگا اللہ کل اپنا من کر رہا فلا پائے اسے نفس کو سنوارا ہے ہمارے نفس کا سنوارا ضروری ہے ہم فلاں اگر اس کے علاوہ میں ڈھونڈیں گے تو فلاں پائیں گے जिस रास्ता मुतय्यन किया है कि फराद देने वाले हम हैं और रास्ता हम बता रहे हैं, उस रास्ते पूरी तरह करेगा पहुंचे मुंबई तक, उसी रास्ते जाना हुआ जिसे बोलता है अल्लाह का रास्ता है। अल्लाह हम सबको तौफीक दे कि जो रास्ता अल्लाह ने हमको बताया है उस रास्ते पर चले और चलते अल्लाह तक पहुंचे, अल्लाह के अल्लाह के दारू योजना में पहुंचे। तब अपना मन रखा है वक़्त खा फला उपाय का तस्किया किया और परिश्रम से मिला पसंद कोई तस्वीर कर रहे हैं لقد خلقنا الإنسان في أحسن تقويم ہم نے انسان کو احسن تقویم یہ پیدا کیا ہے صرف یہ نہیں بلکہ اناج اربا و اخلاق اربا میں بھی ایک ایسا انتظار کیا ہے اس کا نظام جسمانی بڑی خوبی کے ساتھ قائم ہو جاتی ہے بلغم سمرا سودا خون یہ اخلاق ہے انہیں اخلاق اربا سے ہم چل رہے ہیں انہیں اخلاق اربا میں اختلاف پیدا ہو جائے موت ہے جلدی ماری سبھا میں جاتی ہوئی سبھا میں جاتی دور سودا میں آدمی کی موت کو جا کر اخلاق اربا کون کون ہے خون ہے سبرا ہے سودا ہے اور بلغم ہے کہ تینوں جو چاروں اختلاف ندیت سے آتی ہے اور اس میں اختلاف پیدا ہونا معلوم ہے تو کیا ہے تمام ادیبا کا کرنا ہوگا اس کا یہ اختلاف یعنی نظام عالم جو زمین یا ان سفر کا وہ سب بھی بہت مرتب ہے قانون کے تحت ہے سفر اگر بن جائے گا قلعہ بنا جائے گا جتنا بنا جائے گا سودا بڑھے گا چاہیے آئے گی نجوم پیدا ہوگا خون بڑھے گا بلغم بڑھے گا وہ بلڈ پریشر بڑھے گا اور کم ہوگا مر جائے گا ختم یہ اختلاف پورا نظام عالم بالکل مرتب ہے اللہ اللہ یوسف کے لکھ رہے ہیں صرف یہی نہیں بلکہ عناصر اربا اور اخلاق اربا میں بھی ایک ایسا انتظار اللہ نے اثر کیا اس کا نظام جسمانی بڑی خوبی کے ساتھ قائم ہو جائے گی پھر جو ظاہری کے علاوہ باطنی حواس سے اس کو ادا کر لیا پھر ظاہری نظام کو درست کیا اور باطنی نظام کو بھی درست کیا یہ اللہ کا کام ظاہری میں بھی آزاد نہیں یہ طبا علاقے خود نہیں وہ بھی انبیاء کی طب بھی انبیاء کی تعلیم وہی جائیں گے حضرت رحمان اسلام جب چلتے تھے ہر گلی بوٹی کرنی تھی ہے کہ میں اس مرض کی دوا ہوں مجھ کو لے دو بھی یہ کیا وہی ہے رائے کے بعد ذرا کے بہت محنت کی رائے سب کچھ اللہ نے سکھایا آدر اسلام حل یہ کیا سب کیا بہرحال پھر ہوا سے ظاہری کے دوا یہ دیکھ لی جائے باقی ہوا سے اس کو آراستہ کیا ہے تاکہ وہ خدا و سعادت کے امور جان سکے اور سمجھ سکے اور معلوم کرنے کا تو انسان کو ظاہری عمر معلوم نہیں کس چیز سے سرد رہے گی کس چیز سے باقی رہے گی کس چیز سے شکر بڑھے گی کس سے بڑے پریشر بنے گا کس چیز سے کم ہوگی معلوم جو کو معلوم ہے وہ بھی نہیں بن سکتے تھے پھر اس ظاہری کے علاوہ باطنی ہوا سے اس کو آراستہ کیا تاکہ وہ پتا ہو سعادت کو عمر جان سکے اور سمجھ سکے پھر اس کے دل میں ڈالا اس کا فضول تقوا یہ ظاہر کو بھی ہم نے درست کیا احتجاج بنایا نظام چل چلا رہے ہیں ظاہر کو بھی اپنے نظام پہ چلا رہے ہیں اور باقی کے بھی اپنے نظام پر لیا ہے جس کو انبیاء علیہ السلام تشریح کرتے ہیں اور ہماری کتاب اس کو بتا دی ہے جانا ضروری نہیں ملا پھر کیفیت پہ جانا چاہے تخوا یعنی ٹھیک ہے جٹائی اور بچ کر چلنے کی صلاحیت سے پھر اس کو فضوری نافرمانی تخوا اور دھارک کتاب شعور صلاحیت اور علمائی طرف اپنے سرے یا اللہ نے قرآن اگر مل جائے گی پھر اس کے بعد انبیاء کو مل جائے کتابوں کو بھی جانتا کہ راہ راست کر دیتا ہے اپنا یہ سب چیز کر دیا ہے ہم جانے کیا اللہ کا شاہ نبی نبی کریم صلی اللہ علیہ وسلم نے اللہ سے پہلے بھی مانگ رہے پرناش کر اللہ کا خوب شاہ نبی تو بس شاہ نبی نے شاہ جانا ہے بتائے گی نہیں بہت لمبا کیا ہے بہت لمبا ہو جاؤ شاہ نبی نے شاہ جانا ہے اس کا آشرم پہلا یہ ہے رحمت ہے درمیانی مفرت ہے اور جیسا میں تم انداز ہے پھر تب سے پہلے تو یہ بتایا تجوب صلاحیت یعنی اول تو ایمانی طور پر اپنے سلیم اور فطرت صحیح کے ذریعے بھلائی برائی فرق کرنے کی صلاحیت دی اللہ تعالی صلاحیت دی ہے کہ برائی اچھی اسی بنا پہ لکھا ہے اگر کہیں کوئی نبوت نہ بھی آئے نبی نہ پہنچے تو اس صلاحیت میرا بس جیت ہو سکتی ہے اللہ نے جیت دیا ہے اپنے اس کے ساتھ تو وہ خدا کو بچا سکتا ہے ہر کوئی مسئلہ ہے اس چیزوں کو سمجھنا علمی چیز بلکہ عقیدے کی چیز ہے بس کہتے برائی میں فرق کرنے کے اللہ نے صلاحیت دی کیونکہ بہت سی چیزیں ایسی ہیں کبھی چیزیں ہوتی ہیں صرف یہ صداقت اور یہ خوبی یہ طبی چیزیں ہیں شریعت کو مناسب نہیں ہے ظلم کی برائی ایک طبی چیز ہے شعوری چیز ہے یہ شریعت کو مناسب نہیں ہے اگر شریعت نہ بھی آتی کبھی چیز برا ہوتا ہے شریعت نہ بھی آتی یہ قدر برا ہی ہوتا ہے شریعت نے آپ کو بتایا دیا بڑے طبی طور سے اللہ نے ایسی صلاحیت دی ہے آدمی سمجھ سکتا ہے جو اچھا خود سلا سب سے پہلے بہت سے ایسے لوگ تھے جو فرق کرتے تھے بحریت میں لکھا خود سارا نے جو بہت سی چیزیں موجود تھی جو ان کو نے آ کے بعد میں بیان کیا اس سے پہلے بہت سی چیزیں موجود تھیں پھر تفصیلی طور پر انبیاء اور رسولوں کے ذریعے اور صحیح کتابوں میں آخری کتاب قرآن کریم میں باقی کو تفصیل سے بتا دیا گیا کہ کون سا راستہ بلی اور برائی کا ہے اور کون سا راستہ بنے کا ہے سب کا باتیں کر دیا اب پڑھیں گے تب تو معلوم سنیں گے تب تو معلوم ہوتا کون پڑھتا ہے قرآن کا ہے کہتے ہیں تاکہ کون سا راستہ بلی اور برائی یعنی بزرگ کا ہے اور کون سا راستہ پڑھے گاری اور تقوی کا ہے معلوم کرنا ہوگا آپ کو ماننا چاہیے آپ کو اپنی آخر مطلوب ہے ان چیزوں کو ماننا ہوگا آپ کو اپنی آخر کو سنوارنا ہوگا آپ کو معلوم کرنا ہوگا اصلاح شخصی ہے ایمانی اصلاح تو سب کے لیے ضروری ہے بے شک فلا اب اسے بات اتنے کے پاس جاننا فرما رہا ہے بے شک فلا وہ کامیابی حاصل کر لی اس شخص نے کسی اس نس کو پاک کیا نس کو پاک کرنے کے لیے رنگ آیا ہے نس کو پاک کرنے کے لیے قرآن آیا ہے نس کو پاک کرنے کے لیے انبیاء آئے ہیں نس کو پاک کرنے کے لیے تجدیدی کا نام ہے جن سب کے لیے پھر اسی کا ہو رہا ہے انبیاء علیہ السلام یوں اللہ نے صلاحیت طبعی طور سے لوگوں کے اندر دی ہے یہ اس پر اکتفا اللہ نے نہیں کیا بلکہ ان کے لیے انبیاء کو بھیجا کتابوں کو بھیجا پھر ان کے بعد اس کی تصدیق کے لیے علماء مسائل کو تصدیق کو بھیجا اسے اپنی مراد پانی और बेशक ना मुराद हुआ और जरी वो नाकाम हुआ वो जिसके गंदगी में उसका आलूदा बन गया। अल्लाह इसीलिए कुरान ऐसे ही रमदान लाल धर्म का कबूल इन गंदगियों से और आलिंदगियों से बचने के लिए अंबिया की बेशक कुरान का नजूर रमजान का आना इस सब लीजिए नमाजी इसीलिए है रावत भी इसीलिए है सबसे ज्यादा दिलावत से नफ्स की का तस्किया होता है। जिक्रुल्लाह ने नहीं तस्किया कहा चीजें दी लेकिन उलमा में इत्तेफाक किया गया है कि सबसे ज्यादा तस्किया रात पाक की दिलावत है। लेकिन क्योंकि कुरान पुरातन है इन्होंने अल्लाह का इसे जिक्र गया है ताकि उसको अल्लाह से मुनासबत हो और काम शुरू हो जाए फिर दिलावत उसको बढ़ाओ। मेरे काम में एक आलिम थे बहुत बड़ा आलिम धारा है शेख मरियन ने उनको फारसी पढ़ने से रोक दिया और शोर हुआ इसका मरका में क्यों रोक दिया कुरान पढ़ने से रोक दिया कुछ दिनों बाद कहा पढ़िए जिक्र मेरे को लगाया अब कुरान पढ़ा तो वो लोगों को इच्छाने आ जाएगा। उस वक्त आपका दिल मुतहम्मिल नहीं था कि कुरान के मानी को समझ सके जिन्हें हमने पहले उनको जिक्र में लगाया है ताकि जिक्र से मुनासबत हो जाए फिर कुरान को समझने में आसानी होगी। मिसाल कहेंगे मिसाल किस तरह बहरहाल ये दीन है हमारा हमको इसे के कुछ को कुछ सही करनी चाहिए उसे के कोई बर्दाश्त नहीं करना चाहिए ये रोजा उसी की है ताकि कुछ तो बर्दाश्त करे बहरहाल दोस्तों जिसने गंदगी में सुआल न कर दिया है और अपनी इज्जत को खाक में भी रखो इफ्फत और तकवा की तहारत से मालूम करके इफ्फत और तकवा की तहारत से मालूम करके शहवत और गज़ब के हाथ में अपने बाल रोक दे दिए तुमने इज्जत खुदा नहीं किया तुमको अल्लाह ताला ने तकवा तहारत बड़ा हली दिया ताकि इससे अपने को संवारो और तुम सब चीजों से मालूम करके अपने को शहवत और गज़ब के हाथों में अपनी बाल को रहेंगे दो ही चीज है तस्कियत है इतदार कोते तस्बिया और कोते तस्बिया पर इतदार बनाना यही तस्वूर है। एक बहुत बड़े हमारे पंडित आदिम थे भगत ने किताब दिया सांसरों को जमा कर जब हुआ दिन शाहवरी ने वह गजलिया हुआ तस्व तुम्हें गली थे बढ़िया जब तो हुआ तो शामिल के बड़ा गजर दिया बहुत सब बड़ा सुना तो राजधान करते हुए तो हम ये पूरी बात कहानी मुझे कर दिया मैं तो जाने के लिए ऐसा होता है जब तो हुआ तो गजबी के वह शामिया बहुत सब वो ये इसी के हाल है वो तो गजबिया को और वो तो शामिया को शरीर को तारीफ कर रहा ये कसो इन चार लापता सब लोग जिस काम में लगे वो समझना चाहिए उसकी अहमियत समझनी चाहिए। अल्लाह ताला हम सब लोगों को इसे एहसास करना पड़ता है नफ्स का तस्किया नफ्स अरे भी बात है यहाँ ईद पत्थर था सब कुछ हमारे हजरत माँ मोहम्मद रमजान तशरीफ लाए कुछ एक था वह पढ़ाना वास कुछ नहीं था एक पत्थर तो उसका से शुरू है यहाँ पर अभी शहर में दुआ कीजिए कि इसके बरकत हमेशा मेरे पास में रहे जिसमें भी मन में मेरे जहन में आया क्यों आया अचानक इसमें पोते का सुनता था मेरे दिल पर बहुत मैं नहीं पढ़ सकता था मैं बाप नहीं पढ़ सकता था इतना अच्छा पढ़ा है कि आप इसे लोग पसंद कर रहे हैं हमने इसको लगाया इसके बाद में लगाया द्वारा इसी तरह हम इस काम में लगाते रहेंगे असल ज्ञान करना तो मामूली जरूरत नहीं है। ये दर्द बुरा ही नहीं, कुछ भला भी नहीं, ये हमारे अंदर भी जुड़ रहा है। ये दर्द बुरा ही नहीं, कुछ भला भी नहीं, ये बात नहीं है। अल्लाह ताला हम सब को तो भेज दे। मैं बयान किया कि अफ्रीका में मैं गया था, अब ये दम जरूर अपने साथ है। ऐसी जगह पर गया था कि जहां मालदारों ने उलमा को देखा ही नहीं था और न उलमा ने उनको देखा था। मुझे बड़े बहुत बता के कहीं अब ये हुआ कि कुछ बयान होगा तो कुछ कोई पढ़े ऐसे रखेंगे अपन पढ़े तो सब आकार को जाते नहीं थे पहुंचे। उन्हीं में एक लड़का का बीना था, उसे पैसे कुछ नहीं कर दिया था। कोई बड़ा आदमी उठ नहीं सका कि कुर्सी पर बैठे, कोई नाबीना लड़का उठा पैसे पड़ा। मैंने कहा देखो यार अल्लाह है, तुम अपने को देखो, अपने इस लड़के को देखो, नाबीना है, ये कुरान उसके दिल में है, इस बार सबके सामने कुर्सी पर बैठा हुआ है लड़का। मैं जानते मुझे और होंगे तो उनको याद तो नहीं कर रही थी। कब ये बताइए कि उन्होंने वर्मा को देखे कि इतना सा वर्मा उनको इतने बड़े लोग थे, लेकिन लड़का जो बैठा नाबीना था पाषण की तरह। मैं यही है कुरान के आगमन इस अंतर को पेश नजर रखो। परमा जैसे बहुत झगड़ा तुमने कुरान की बेजती बेताली भी की, तुम बेताली हो गए, बहुत काफी बोला और सब कुछ पैदा नहीं हो रहे हैं। कुरान की बेजती हमारा सब बुराई तबाही है। कुरान के लेकर कुरान से हमने वो बना तो हो रही है, उन्होंने अपने पद से पूछा दिया है, सबसे चढ़ा दिया है। हमको कोई आपके बात हमारे कुरान खुद इस्लाम सिखाता है, मुअद्दत सिखाता है, मोहब्बत सिखाता है। अब शरीयत से कोई सरोकार न रहा, फितरत की सलाहियत और तकादों को भुलाकर ख्वाहिश हवाकत का गुना बन गया, सब कुछ मौजूद है। उसके अंदर जैसे सलाहियत है शहवत है, वैसे तकवा की सलाहियत है। शहवत है दुनिया सारे गुरु बना कि अभी हवा में तकवा रोशन है। शहवत दुनिया की शहवत यू ही नहीं है, बल्कि तकवीर हम जो है इसी शहवत में चलता है। अगर इस शहवत न होते तो तकवा में चला जाता है। शहवत जो है तकवा है और तकवा तो अच्छे रुद्र खाने पड़े हुए हैं। ये सब रुद्र खाने तो चाहे खाने तो नहीं सब उसी की सलाह के लिए सब कुछ है। मुनाफा है असफल मखलूक होने के बावजूद वो मकाम इख्तियार किया है, जानवर से ज्यादा शरीर उखाड़ हो गया। शेख तफसीर का नहीं पढ़ाना आई बिल्लाश वहां वही सब पाजेगी मुफस्सिर तालुक देवल उसका जागरूक देवल वो क्या कर रहा है जाने। मैं तफसीर ज्यादा अपने श्रीनगर रखता हूं आपने बताता, क्योंकि उर्दू भी अजीब वही है अजीब भी बहुत बदल लेकिन है ही नहीं अभी कहते हैं इन गले वाले दुनिया में बहुत बड़े राजदरी ऐसी हालांकि तो तबाही की रविश अख्तियार करने वाले दुनिया में बहुत बुरे हैं। तारीख आलम में उनका इधर नाक अंजाम रोग रोशन की तरह जाहिर है। चाहते एक एक अनुसार है मिलता है सब लोगों के बात में बहुत से वाक्यात है और शरीर में मिलता नहीं है समुद्र वाकई जुटा है सबूत है अल्लाह के रसूल उसकी बातों को और नफ्स की पाकिजी बजाय उसको गंदगियों ने आलूदा कर दिया। अब इस सरकशी से जब भी उठ खड़ा हुआ उनमें एक बल गरीब ऐसा खुदा के पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की ऊँटी की पूजे काट चाहिए इतना मना किया था। देखो ऊँटी के करीब मैं जाना वो अल्लाह की तरफ से मामूल ऊंचनी है उसके करीब है लेकिन नहीं माने। नतीजा महा ये उसको गंदगियों से आलोचना किया अपनी सरकशी से, जबकि उठ खड़ा हुआ उन्होंने एक बदबख्त तरीन इंसान खुदा के पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी की पूछे कहा जाने और हलाक करने के लिए, हालांकि ऊँटनी खुद उस गौ की फरमाई पर बतौर मुर्दा पहाड़ के जटान शक कर निकली, उन्हीं कहने वो ऊँटी निकली बाहर से शक हो गए मुझे नहीं जरूरत और उसी मदद कर दिया। और उन्होंने ये वादा किया था कि हर साले अगर इस चट्टान से एक ऊँटी आप निकालते हैं फिर ईमान हम ले आएंगे, मगर बजाय ईमान आने के उस अल्लाह के नाको ही की नाका ही के दुश्मनों के कदम करके सभा हो गए। कौमों के हालात काम करता है और उसके बाद उसकी शहादत भी ध्यान रखता है और उसकी तबाह है उसकी तबाही भी उसके बर्बादी में पूरा प्राण लगा हुआ है। अल्लाह सबको तो बुरा पढ़ते पढ़ाते हैं बिलावत है बहुत जरूरी है। बुरा का असर पड़ा था मुझे बुरा का असर मैं काम यही ध्यान करता हूँ कि अच्छी तरह का नाम गलत सब भाई बता दीजिएगा भाई मैं पढ़ रहा हूँ बचा देगा ताकि नाका ही दुश्मन बैठे तथ्यों की बात है उन्हीं कहानों से मुझे निकली थी चटान से उसी को बदल कर ये है। जब आदमी बदबख्ती पर आता है और सरकशी पर आता है नहीं समझता कि इसका नसल इसका सदन क्या हो सकता है। जिस पर अल्लाह के रसूल ने उसे कहा और खबरदार जाओ अल्लाह जो ऊँटनी है उस ऊँटनी के पानी पीने की बारी है ऐसा न हो कि उसका पानी बंद करने से तो पर कोई अलाव आ जाए समझाया ऐसा न करना मगर वो लोग मानना है। फिर अल्लाह के रसूल को झुंझलाया अमन रसूल खुदा के मुकाबले करते हुए जो सारे रसूल खुदा ने मना किया उसको पानी से न रोको मगर उन बदबख्तों ने शकावत और बदबख्ती का ऐसा मजाना किया कि ऊँटनी के पांव काट आए जिसका अंजाम यह हुआ कि दे मारा उनके रब ने उन पर अपना कब कहा हुआ था। जब हमारी ऊँटी उनको बताने लगे थे ना हमें फिर उस ऊँटनी के पांव काट आए जिसका अंजाम यह हुआ कि दे मारा उनके रब ने उन पर अपना कहर वादात उनके गुनाहों पर से उनके ऐसी उलट मारा ऐसे कि बराबर करके सबको जमीन की सतह से और इस तरह हटा कर डाला कि उनका नाम उन्हें शामिल बाकी चला अल्लाह अभी बाकी सब चीजों पर बात जब हल्ला का ज्यादा होगी तबाही ज्यादा होगी अल्लाह आ सकता है अल्लाह नहीं आ रहा है कैसे कैसे तूफान आ रहे हैं कैसे कैसे पैदल जा रहे हैं मीर तक दर्जे आते हैं क्या है क्या वजन हाथ रहा है अल्लाह को बैठे बैठे और वो परवरदिगार और वो परवरदिगार तो अपने शान अजमत और किबियाई के बाद ही किसी को सजा या किसी बुजुर्ग को क्या ना कर दो बर्बादी के अंजाम से खबर नहीं करता उनको क्या कर हम करेंगे किसी को मारते हुए खुदा नहीं किसी तरह और ना उसको इस बात का जरा जरा बराबर बढ़वा है कोई मुझी को उसका जो कोई ऐसा नहीं है जो उसका काम खूब कर सकते इस तरह पड़ता जाता से डरती जैसे अल्लाह तला की लुत्फ करम का सवाल वैसे अल्लाह तला की आता से बढ़ाना है और कुरान से पढ़ने पहले और लिखा पढ़ा जाता है ताकि अजाब से पढ़ा कुरान पढ़ने से पहले भी दुआ करो अल्लाह अपने पढ़ा कर रखा है हमारी बात क्या है और मिला कहीं और वैसे ये इशारा है कि कुरान की तिलावत के बावजूद जो तबाह हो सकते हो बर्बाद उसी के भगवान नाफरमानी की वजह से पहले और मिला बहुत हुआ ही नहीं ताकि कुरान में जो हालात ऐसे हैं उसकी नाफरमानी पर दबा हुआ था कावया और इसे दाखिल में जो चीजें बात हुआ महाराज ये बात घर में आई बयान कर दिया अल्लाह करना बयान आगे था इंदा बताएंगे कभी कोई इतना मत नहीं इतना पर मैंने बयान किया और ये पुराण के बंधन के लिए बहुत माफी है पुराण में दो चीज होते हैं वैद्य भी है और जराने वाली भी नबी सल्लल्लाहु अलैहि वसल्लम बशीर भी है और अजीब भी है बशीर भी है बशारत भी है और इजाद भी है अल्लाह ताला हम सब को अपने गजब से अपने कहर से हमको ये सब का फर्म पहलाई इसी लिए अल्लाह के गजब अपना फरमाई से महफूज हो जाए उसी के दावी करने के लिए अल्लाह आज देना वर्ष डालना अल्लाह हमको राजी कर दिया अभी हम कह आगे बहुत जबरदस्त हुआ है अल्लाह हमको राजी करिए हमसे आप राजी हो जाए अल्लाह के रजा लावी असर से हम कर पर इस पर कर पर अमान कर वह मुझे खुद रजा के रजा बहुत बड़ी चीज है अल्लाह पर हम सबको अपनी रजा से खुशखुशी से मालामाल फरमाए हमारी बदमाशी से बदामारियों से बदाखराबियों से हमारी हिफाजत करना है इसी लिए है लाल जरूर कर सकते हैं शायद इसी लिए है तब मैं प्यार करने के लिए अल्लाह ने कोर्ट दिशा बनाया है एक बच्चे का जरूरी है ताकि इसमें थोड़ा भी एक प्यार से काम करो अल्लाह तला ये मकसद पूरा हमारे लिए और तुम लाल जरूर कर सकू उनको तभी हो जाओ ताकि हमारी नाफरमानी हमारे आजाद से महफूज हो जाओ दुआ नहीं देता है अल्लाह तला अपने पद्र ग्रंथ से उनको कुरान पाक के सही मार्ग में चुनाव करने की तरफ ये रमजान अल्लाह तला ने भेजा है हमारी जहां के लिए अल्लाह तला इसी हमको पद्र करने की तरफ भी दे और अल्लाह तला की तलामी कुरान हदी से मिलना मिलना सब इसलिए है ताकि अल्लाह हम तला अल्लाह मेरी असर को देता अल्लाह हम आपकी रजा को चाहते हैं अल्लाह मेरी असर का शेर आता है और एक पता और अमान का बहुत बहुत रजा के पास अल्लाह तला हम सब लोगों की रजा से आना हमारा और बयान जो हमको नहीं वो अल्लाह ही हो रहा है होता रहता है अल्लाह तला को कबूल कर पाए और हमारी इसे काम कर पाए रब तला तक हम कर मिल रहे हैं हमें प्रसन्न नहीं जो बदले के अब हमारे रहेंगे जो हम बदले से करी सुंदर तारा रहेंगे।